अख्तर र दीपक बस्नेत चैनपुर। मोबाइल 98451 97258। शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप सँगै फोन नम्बर 0556563290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टिलर्निंग एकाडेमी म्याथ साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने। एटिच्युड मल्टिलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैंकको माथि। मोबाइल 98452 46174। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। सर्वोच्च अदालतको न्यायाधीशको लागि प्रस्तावित 8 जनाको सुनवाई 9 गते हुने, उजुरीकर्ताहरूसँग आज छलफल गरिँदै। सुशील कोइरालाको नेतृत्वमा गठन भएको सरकारको आज 100 दिन पुरा, कोइरालाको शासन कमजोर सुस्त भएको विश्लेषकको दावी। सेनाको हवाई आक्रमणमा परि पाकिस्तानमा 60 जनाको मृत्यु, नाइजेरियाको व्यस्त बजारमा भएका 2 विस्फोटमा 118 जनाको ज्यान गयो। र आइपिएल क्रिकेटमा आज किङ्स इलेभेन पन्जाब र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुँदै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। समाचार विस्तारमा। संसदीय सुनवाई विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित 8 जनाको सुनवाई थाल्ने भएको छ। समितिको आज बिहान बसेको बैठकले आगामी 9 गते शुक्रबार न्याय परिषदले न्यायाधीशका लागि सिफारिस गरेकाहरूको सुनवाई प्रक्रिया थाल्ने निर्णय गरेको हो। 35 दिनभित्र सुनवाई टुङ्गो नलागे प्रस्तावित न्यायाधीशका नाम स्वतः पारित हुने कानुनी व्यवस्था छ। सुनवाईको समयावधि सकिने 1 साता मात्र बाँकी रहेपछि समितिले सुनवाई प्रक्रिया थाल्ने भएको हो। समितिले प्रस्तावित न्यायाधीश उप उजुरी गरेकाहरूलाई छलफलका लागि आज अपरान्ह 4 बजे बोलाएको छ। न्याय परिषदले विभिन्न विवादमा मुछिएकाहरूलाई पनि न्यायाधीशका लागि सिफारिस गरेको भन्दै लामो समयदेखि समितिमा विवाद चल्दै आएको छ। समितिले संसदको अपमान हुने गरी समितिमा अनुपस्थित भएको र अनुपस्थित हुने पत्रको व्यवहार संसदीय मर्यादा विपरीत रहेको भन्दै आपत्ति जनाउँदै परिषदलाई आजै पत्र समेत पठाउने भएको छ। नेकपा मालेका महासचिव सिपी मैनालीले सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति प्रकरणमा संसदीय सुनवाई विशेष समितिमा भइरहेको छलफललाई नकारात्मक रूपमा नलिन सबैलाई आग्रह गर्नुभएको छ। सप्तरीमा आज संचारकर्मीसँग कुरा गर्दै मैनालीले न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि गरेको सिफारिसको विषयमा संसदीय सुनवाई विशेष समितिमा गम्भीरतापूर्वक छलफल भइरहेकाले यसलाई नकारात्मक रूपमा नलिन आग्रह गर्नुभएको हो। न्यायाधीश नियुक्तिका लागि विवादा न्यायाधीशहरूको नाम सिफारिस भएकाले अदालतको गरिमालाई कायम राख्न संसदीय सुनवाई समितिमा छलफल जारी रहेको बताउँदै महासचिव मैनालीले न्यायाधीश नियुक्तिको विवाद छिट्टै टुङ्गने विश्वास समेत व्यक्त गर्नुभयो। राजनैतिक दलहरूले आगामी 1 वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गरिसकेकाले निर्धारित समयभित्रै मुलुकले नयाँ संविधान पाउने उहाँको विश्वास थियो। नेपालका 37औं प्रधानमन्त्रीका रूपमा सुशील कोइरालाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको आज 100 दिन पूरा भएको छ। अहिलेसम्म कहिल्यै लाभको पद धारण नगरेका, कुनै पारिवारिक दबाव नभएका र स्वच्छ छविका सुशील कोइराला आफ्नो शासनकालको 100 दिनसम्म आउँदा कमजोर सुस्त र निर्णय क्षमता नभएका शासक बन्न पुगेको विश्लेषकहरूले बताएका छन्। कोइराला सरकारले सुरुमा केही राम्रा कामको सुरुवात गर्ने संकेत दिए पनि पार्टीको आन्तरिक कलह सत्ता साझेदार दलको असहयोगले अघि बढ्न सकिन प्रधानमन्त्री कार्यालयबाट 5,000 भन्दा बढी भुक्तानी दिनु पर्दा 3 दिन वेबसाइटमा सार्वजनिक गरेर मात्र भुक्तानी दिने फाइलमा हस्ताक्षर गर्दै मुलुकको कार्यकारी प्रमुख पद सम्हाल्दा कोइरालासँग आम अपेक्षा ह्वात्तै चुलिएको थियो। सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी ऐन पारित हुनु कोइराला सरकारको ठूलो उपलब्धि मान्न सकिन्छ, तर त्यो पनि कार्यान्वयनबाट टाढा रहेको छ। संविधान सभामा मनोनित गर्नुपर्ने 26 जनाको मनोनयन हुन नसक्नु, विभिन्न देशमा रिक्त रहेका राजदूतहरूको पदपूर्ति गर्न नसक्नु र जनतालाई तत्काल राहतका लागि कुनै कार्यक्रम नल्याउनुलाई सरकारको कमजोरी रहेको उनीहरूको टिप्पणी छ। एकीकृत नेकपा माओवादीमा नेता डाक्टर बाबुराम भट्टराईले हिजो विस्तार केन्द्रीय समितिप्रति पनि असन्तुष्टि जनाउनु भएको छ। उहाँले आफूले सिफारिस गरेका धेरै नाम छुटेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्टि जनाउनु भएको हो। ए माओवादीले हिजो केन्द्रीय समितिलाई 151 सदस्य बनाउने निर्णय गरेको छ। दुईपछि मनोनयन गर्ने गरी 149 जना पुर्याइएको छ। बिहान अध्यक्ष प्रचण्डलाई भेट गरी भट्टराईले आफ्नो सहमति नरहेको बताउनु भएको छ। उहाँले अरू छुटेका नेताहरूको व्यवस्थापन गर्न माग गरेको उहाँको सचिवालयले जनाएको छ। विराटनगर राष्ट्रिय सम्मेलनले 900 सदस्य समिति बनाउने निर्णय गरे पनि नेता भट्टराई पक्ष सो मापदण्डमा असन्तुष्ट बनेपछि उक्त निर्णय उल्टिएको हो। नेकपा एमालेका महासचिव ईश्वर पोखरेल अस्पताल भर्ना हुनु भएको छ। पिसाब नलीको संक्रमणका कारण बिरामी भएकाले उपचारका लागि उहाँलाई अस्पताल भर्ना गरिएको हो। पोखरेललाई मंगलबार साँझ काठमाडौँको धापासी स्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ। गत हप्तादेखि ज्वरोका कारण अस्वस्थ रहेका पोखरेलको पिसाब नलीको संक्रमण पुष्टि भएपछि चिकित्सकको सल्लाहमा अस्पताल भर्ना भएर उपचार गराइरहनु भएको छ। केही दिनको उपचार उहाँ पुनः स्वस्थ हुने चिकित्सकले जनाएका छन्। एमालेकै संसदीय दलका नेता केपी शर्मा ओली उपचारका लागि थाइल्यान्डमा हुनुहुन्छ भने वरिष्ठ नेता माधव कुमार नेपाल आज मात्रै वीर अस्पतालबाट उपचार पश्चात डिस्चार्ज हुनु भएको छ। युवा तथा खेलकुद विकास मन्त्री पुरुषोत्तम पौडेलले सरकारको पहिलो काम संविधान निर्माण भएको बताउनु भएको छ। आज महेन्द्रनगरमा प्रेस चौतारी नेपाल कञ्चनपुरद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधानको काम समय कार्यतालिका अनुरूप अगाडि बढेको र त्यसमा सरकारको पूर्ण सहजीकरण भइरहेको उल्लेख गर्नुभयो। सरकारले आउँदो बजेट मार्फत खेलकुद क्षेत्रको विकासका लागि नयाँ कार्यक्रम ल्याउन लागेको जानकारी दिँदै मन्त्री पौडेलले भन्नुभयो, सरकारले बजेट मार्फत युवा र खेलकुद विकासका लागि नयाँ कार्यक्रम ल्याउँदैछ, त्यसले खेलकुद क्षेत्रमा सहयोग पुग्नेछ। उहाँले निवर्तमान सदस्य सचिव युवराज लामाको बर्खास्त नियम अनुसार भएको दावी गर्नुभयो। राप्रपाका एक महामन्त्री सहित 7 जना केन्द्रीय सदस्यले अध्यक्ष सूर्यबहादुर थापाले दिएको जिम्मेवारी अस्वीकार गरेका छन्। महामन्त्री विक्रम पाण्डे सहितका केन्द्रीय सदस्यहरू जयन्त चन्द, गोविन्द विक्रम शाह, जगत गौचन, प्रेमबहादुर भण्डारी, गुरूप्रसाद रजौरिया र दुर्गा श्रेष्ठले थापाले दिएको जिम्मेवारी अस्वीकार गरेका हुन्। गत जेठ 2 गते अध्यक्ष थापाले महामन्त्री पाण्डेलाई स्थानीय निकाय निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी तथा केन्द्रीय सदस्य चन्दलाई बुद्धिजीवी संगठन, शाहलाई सामाजिक विभाग, गौचनलाई युवा तथा खेलकुद, भण्डारीलाई स्थानीय निकाय, रजौरियालाई आर्थिक विभाग र श्रेष्ठलाई कार्यदल सदस्यको जिम्मेवारी दिनुभएको थियो। अध्यक्ष थापाले एकलौटी ढंगले आफूलाई नियुक्त गरेकाले जिम्मेवारी अस्वीकार गरेको उनीहरूले बताएका छन्। अध्यक्ष थापाले उनीहरू सहितका 42 जनालाई विभिन्न संगठनको जिम्मेवारी दिनुभएको थियो। पार्टी एकीकरण भएको बेला आलोपालो नेतृत्व गर्ने सहमति अनुसार थापा चलेको उनीहरूको आरोप थापाको 1 वर्ष कार्यकाल जेठ 6 गतेबाट सकिएको छ। सिनियर तथा जुनियर प्रहरी अधिकृतहरूका लागि मुस्कान सहितको प्रहरी सेवा अनुशिक्षण तालिम आजदेखि भरतपुरमा सुरु भएको छ। मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त आयोजनामा अनुशिक्षण तालिम सञ्चालन गरिएको हो। तालिमको प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले उद्घाटन गर्नुभयो। नेपाल प्रहरीको 3 वर्षीय कार्ययोजना अनुरूप नेपाल प्रहरीका कर्मचारीहरूबाट सेवाग्राहीलाई मुस्कान सहितको प्रहरी सेवा दिने उद्देश्यले सो तालिम सञ्चालन गरिएको हो।